नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहरसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो 1 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म अनिता अर्याल। प्रधानमन्त्री सुशील कोइरालाले बिना योजना रकमान्तरण गरिएको विषयमा अर्थमन्त्री डाक्टर रामशरण महतसँग छलफल गर्नुभएको छ। आज बालुवाटारमा बोलाएर प्रधानमन्त्री कोइरालाले विपक्षी दलले लगाएको आरोपबारे अर्थमन्त्री महतसँग जानकारी माग्नु भएको हो। अर्थ मन्त्रालयले बिना योजना रकमान्तर गरेको भन्दै एकीकृत नेकपा माओवादी राप्रपा नेपाल लगायतका प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि यसबारे जानकारी लिन प्रधानमन्त्री कोइरालाले अर्थमन्त्रीसँग छलफल गर्नुभएको हो। यथाभावी रकमान्तर गरेको भन्दै प्रतिपक्षी दलले संसद बैठक अवरुद्ध गरेपछि बजेट बारेको पूर्व प्री बजेट छलफल समेत सुरु हुन सकेको छैन। जेठ मसान्तमा बजेट ल्याउने गरी संसदमा प्री बजेट छलफलको प्रस्ताव पेश गर्ने अर्थमन्त्री डाक्टर रामशरण महतको प्रस्ताव अलपत्र परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीमा भाँड भैलो भएको छ। अध्यक्ष सूर्यबहादुर थापाले पशुपति शमशेर राणालाई पार्टी अध्यक्ष बनाउने तयारी गरेपछि वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्दले आफै पार्टी अध्यक्ष भएको घोषणा गर्नुभएको छ। चाबहिलमा रहेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर चन्दले आफू आजदेखि नै राप्रपाको अध्यक्ष भएको घोषणा गर्नुभएको छ। अध्यक्षको कुर्सीमा बसेर चन्दले पार्टीलाई विधान र परम्परा अनुसार सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। हिजोदेखि अध्यक्ष थापाको कार्यकाल सकियो। चन्दले भन्नुभयो, पार्टीमा भ्याकुम आउन नदिन आजैदेखि अध्यक्षको जिम्मेवारी मैले लिएको हुँ। अध्यक्ष बस्ने कुर्सीमा बसेर पदबहाली गरेका वरिष्ठ नेता चन्दले पार्टीमा अध्यक्ष थापाले गरेको मनोनयनबारे पुनर्विचार गरिने बताउनु भएको छ। पार्टी कार्यालय चन्दले कब्जा गरेपछि सूर्यबहादुर थापाले आफ्नै निवास मालिगाउँमा केन्द्रीय समितिको आकस्मिक बैठक बोलाउनु भएको छ। अहिले केही बेरमा बैठक बसेर निर्णय गरिने राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो। स्वास्थ्य मन्त्री खगराज अधिकारीले निजी स्वास्थ्य संस्थाहरूले दर्ता र नवीकरण नगरे आफू कानून अनुसार अगाडि बढ्ने चेतावनी दिनुभएको छ। उहाँले निजी स्वास्थ्य संस्थाहरू पनि मापदण्डभित्र रहनुपर्ने भन्दै उनीहरूलाई मर्यादित बनाउने प्रयास भइरहेको बताउनुभयो। कास्कीको माछापुछ्रे गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्न आज आयोजित कार्यक्रममा मन्त्री अधिकारीले मन्त्रालय निजी स्वास्थ्य संस्थाहरूले दर्ता नवीकरण गर्नै पर्ने प्रस्त अडानमा रहेको पनि बताउनु भएको छ। दर्ता र नवीकरण नगरेको अवस्थामा स्वास्थ्य संस्थाहरू नै नरहने भन्दै उहाँले कानुनी प्रक्रिया अनुसार अगाडि बढेपछि मात्रै बाँकी विषयमा छलफल गर्न सकिने बताउनु भएको छ। यस्तै मन्त्री अधिकारीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि सबै सरकारी स्वास्थ्य संस्थामा 1-2 महिनाभित्रै विद्युतीय हाजिरीको व्यवस्था गर्न लागि पनि जानकारी दिनुभएको छ। उत्तरी नाइजेरियामा बोको हरामले गरेको बम आक्रमणमा कम्तीमा 14 जनाको मृत्यु भएको छ। आदामावा राज्यको मेबी सहरमा टेलिभिजनमा फुटबल हेर्न जम्मा भएको समूहमाथि बोको हरामले बम आक्रमण गरेको हो। आक्रमणमा थुप्रै सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ। आदामावाका प्रवक्ता उस्मान आबुकरले टेलिभिजनको ठुलो पर्दामा फुटबल हेर्न जम्मा भएको समूहमाथि चरमपन्थीले बम आक्रमण गरेको बताएका छन्। उनले बम आक्रमणमा परि गम्भीर घाइते भएका 12 जनाको उपचार भइरहेको पनि जानकारी दिएका छन्। र नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा पल्सर स्पोर्ट्स अवार्ड 2070 आज प्रदान गरिँदैछ। विभिन्न 8 विधामा दिइने अवार्डको 12औं संस्करण प्रज्ञा प्रतिष्ठानमा दिउँसो 3 बजेबाट सुरु हुनेछ। अवार्डको 5 विधामा 5-5 जनाको मनोनयन यसअघि नै सार्वजनिक भइसकेको छ। 5 विधाका विजेताको घोषणा आजै गरिने जनाइएको छ। अन्य 3 विधाका विजेताको घोषणा भने यसअघि नै सार्वजनिक भइसकेको छ। वर्षको उत्कृष्ट पुरुष खेलाडी विधामा क्रिकेटका पारस खड्का, बसन्त रेग्मी, सुभाष खकुरेल, गल्फका शिवराम श्रेष्ठ र एथलेटिक्सका यम साजन सुनार मनोनयनमा परेका छन्। यस्तै वर्षको उत्कृष्ट महिला खेलाडीमा जुडोकी सुनिता बोहरा, एथलेटिक्सकी दिलमाया कार्की, पौडीकी सोफिया शाह, क्रिकेटकी सीता राणा मगर र भारोत्तोलनकी तारा देवी पुन मनोनयनमा परेका छन्। उत्कृष्ट युवा खेलाडीको विधामा विमल घरती मगर, शिरीष गुरुङ, विशाल थापा सिन्जाली, सोमपाल कामी र अविनाश कर्ण तथा उत्कृष्ट प्रशिक्षकमा पृथ्वी दास नायके, बालगोपाल महर्जन, कपिल किशोर श्रेष्ठ, युवराज गुरुङ र ऋषिराम प्रधान मनोनयनमा परेका छन्। मञ्चले